रहेछ यो माना सबै सक्यो सकेन बिर्सन मुटु जान्छ बिर्सन नभन मुटु जान्छ मेरो तिमीलाई बिर्से जिन्दगी क्यारी जान्छ सायो माना सबै सक्यो सकेन बिर्सना मुटु जान्छ मेरो बिर्सना नभना मुटु जान्छ मेरो तिमीलाई बिर्सिए जिन्दगी क्यारी जान्छ मेरो तिमीलाई बिर्सिए जिन्दगी क्यारी चल्छ मेरो